विवाहमा बढी मात्रामा स्थानीय नौमती बाजा नै बज्ने गरेका छन्। भार्सेका ज्वाइँ तथा छिमेकी गाउँका बासिन्दा ओम प्रसाद थापा काउछाले त नेपालको नौमती बाजालाई विश्वभर पुर्याउने अभियानको अभियन्ता बनेका छन्। उनले बेलायतमा बसेर नौमती बाजालाई विश्वभर पुर्याउने गरेका हुन्। नेपाली नौमती बाजा तालमा त्यहाँ रहेका नेपाली मात्र होइन विदेशी नागरिक समेत झुम्ने गर्दछन्। भार्सेको मौलिक कला संस्कृति संरक्षणमा प्रसाद खप्तडी र श्री प्रसाद बुढाथोकीले अगुवाई गरिरहेका छन्। उनीहरूले गत वर्ष विभिन्न चरित्रका सुरुठी र कृष्ण चरित्र एल्बम बजारमा ल्याएका छन्, जसका केही अंश प्रस्तुत गर्न गइरहेका छौँ। बाबा ज्यूले दिएको छोरासँग बाबाज्यूले दिएको अरे कैको छोरासँग अरे कैको छोरासँग अब लागौँ नयाँ वर्षको अवसरमा महामेलाका रूपमा भार्सेमा सञ्चालन हुन गइरहेको राइट फर भार्से फ्लाइ फर भार्सेको चर्चातर्फ। आयोजक संस्था गुल्मी भार्सेली युवा विश्व सञ्जालका कार्यक्रम संयोजक किशन थापाका अनुसार कार्यक्रमको नामाकरण राइट फर भार्से फ्लाइ फर भार्से यस कारण गरिएको छ। राइट फर भार्से भन्नाले साइक्लिङ यात्रा र फ्लाइ फर भार्से भन्नाले आकाशमा प्यारा ग्लाइडिङ यात्रा गरिनेछ। त्यसका लागि विश्व साइकल यात्री पुष्कर शाह सहित देशभरका साइकल यात्रीहरू बुटोलमा यही चैत्र 30 गते जम्मा हुनेछन्। त्यहाँबाट सुरु गरिएको साइकल यात्रा रिडीमा आइपुग्नेछ। रिडीमा साइकल यात्रीहरूलाई 30 गते साँझ फ्रेन्ड्स युवा क्लब रुरुले भव्य स्वागत र बसोबासको व्यवस्था मिलाउनेछ। चैत्र 31 गते बिहान रेडीबाट सुरु गरिएको साइकल यात्रा साँझ बार्सेमा पुग्ने छ, जहाँ सोरोठी कृष्ण चरित्र सालेजो लगायतका त्यहाँका ठेठ गीत भाका र स्थानीय खाना परिकारले साइकल यात्रीहरूलाई भव्य स्वागत गर्नेछन्। पुराती घाट को ढुङ्गा टुनीको ओ सालेजो पानी माथि सलासले सुख ओ सालेजो देखे माया जला जले हई सुख ओ सालेजो मगर बाहुल्य रहेको भार्सेली चेलीहरू आफ्नो परम्परागत पहिरन रातो मखमली चोली पहेँलो पटुकी छिटको गुन्यो र कम्मरमा खुर्पेटो भिरेर बाजा ताल ठाडो भाका सालैजो र सोरठीमा छमछमी नाच्ने छन्। जस्तै राता पिराउँदा मगर बन्धुहरू पनि परम्परागत पहिरनमा नाचगानमा चेलीहरूलाई साथ दिनेछन्। 31 गतेको पुरै रात नाचगान खानपिन र युवाहरूको हुटिङले त्यो रात यस 2073 को क्याम्प फायरिङ रात हुनेछ। 2073 भव्य विदाई गरेपछि 2074 भार्सेली युवाहरूले महामेलाका रूपमा स्वागत गर्नेछन्। वैशाख 1 गते श्री भार्से जनसहयोग माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा साइकलिङ रेस गरिनेछ, सँगै माथि मैयल डाँडाबाट प्याराग्लाइडिङ उड्न सुरु हुनेछ। गत वर्ष पनि उनी सहितको टिमले त्यस भार्सेली आकाशमा प्यारा ग्लाइडिङ उडाएको थियो। सन् 2012 नेसनल जियोग्राफी पुरस्कार प्राप्त सुनुवारले विश्वको सबैभन्दा उच्च स्थान सगरमाथाको चुचुरोबाट प्यारा ग्लाइडिङ गरी तल सुरक्षित अवतरण गरेर काया टरिङ मार्फत धरतीको शून्य सतह मानिने समुद्र सम्मको यात्रा गरेर सुनुवारले विश्व कीर्तिमान हासिल गरेका थिए। उनी र विश्व साइकल यात्री पुष्कर शाह सहित देशभरका ख्याति प्राप्त साइकल यात्री र प्यारा ग्लाइडरहरूले भार्सेली धरती आकाशलाई कुनै विकास मुलुकको सबैभन्दा आकर्षित पर्यटकीय क्षेत्र जस्तै बनाउने छन्। उनीहरूसँगै स्थानीय कला संस्कृतिले 3 दिनसम्म चल्ने कार्यक्रमलाई सुनमा सुगन्ध थप्ने छ। मगर समुदायको परम्परागत ठेट कला संस्कृतिको मूल घर जस्तै मानिने बार्से गाउँलाई होमस्टेका रूपमा विकास गर्न त्यहाँको धार्मिक र पुरातात्विक वस्तु कला र उत्पादनको प्रचार प्रसार गर्दै विशेष त पर्यटन प्रवर्धन गर्नु नै मूल उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष डाक्टर नेत्र नानाले बताउनु भएको छ। त्यस्तै बुटोलमा रहेको कार्यक्रम संयोजक किसान थापासँग हामीले कार्यक्रमको उद्देश्य बारे टेलिफोनमा सोधेका थियौँ। प्रस्तुत छ उहाँसँगको कुराकानी। हजुर प्रेम सर, हामीले चाहिँ यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको यो हाम्रो गुल्मी जिल्लाको भार्सेलाई हामीले एउटा पर्यटन प्रवर्धन गर्नु नै यसको मुख्य उद्देश्य हो। त्यसै गरेर चाहिँ हामीले यो साइकल यात्राबाट चाहिँ हामीले चाहिँ आफ्नो स्वास्थ्यलाई पनि राम्रो गर्न सकिन्छ, हेल्थको लागि पनि बेनिफिट हो भन्ने हिसाबले हामीले स्वास्थ्यको लागि चाहिँ हाम्रो सुसन्देश दिनको लागि पनि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। त्यसै गरेर जस्तै कुनै पनि रोगीहरू हुनुहुन्छ, बिरामीहरू, प्रेसर, सुगर, थाइरोइड जस्तै किडनीको रोगीहरू हुनुहुन्छ, श्वासप्रश्वास अथवा हार्मोनिक हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ साइक्लिङको माध्यमबाट उहाँहरूले आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ र सँगसँगै साइक्लिङ यात्राले चाहिँ हामीले चाहिँ एउटा ग्लोबल वार्मिङमा चाहिँ हामीले एउटा राम्रो सकारात्मक म्यासेज दिन सक्छौँ भन्ने पनि हाम्रो हो। जस्तै ग्लोबल वार्मिङको भइरहेको छ अहिले, यो हाम्रो पृथ्वीको तापक्रमहरू हामीले बढिरहेको पाउँछौँ। जस्तै जति पनि गाडीहरू छ, यातायातको साधनहरू छ, कल कारखानाहरू छ, त्यसबाट चाहिँ कार्बन डाइअक्साइड, कार्बन मोनोक्साइड, नाइट्रोस अक्साइड जस्ता ग्यासहरू उत्पादन दिन प्रतिदिन बढिरहेको अवस्था छ। त्यस ग्यासले चाहिँ मान्छेको शरीरमा प्रतिकूल असर पारिरहेको छ र हाम्रो यो एउटा के भन्छ अरे उसमा के भन्छ अरे यो इन्भाइरोमेन्टमा पनि असर गरिरहेको छ, होइन? त्यसै गरेर हामीले चाहिँ यसलाई चाहिँ कसरी रोक्न सकिन्छ भोलिको दिनमा चाहिँ यो जति पनि यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि जति पनि तापक्रमहरू बढिरहेको छ त्यसले गर्दा एउटा चाहिँ ग्लोबल वार्मिङहरू भइरहेको छ, ओजन लेयरहरू पातलिने गइरहेको अवस्था छ, ओजन लेयर भोलिको दिनमा चाहिँ त्यहाँ पाल पर्ने अवस्था आउन सक्ने एउटा वैज्ञानिकहरूले चेतावनी दिइसक्नु भएको छ। यदि त्योमा पातलिँदै गएर बढ्ने पातलिने क्रम बढ्ने क्रम रहिरह्यो र ओजन लेयर चाहिँ यदि पाल पऱ्यो भने चाहिँ सूर्यबाट आउने चाहिँ युभी रेहरू, अल्ट्राभायोलेट रेहरू डाइरेक्ट पृथ्वीमा आउँछ र मान्छेको स्वास्थ्य मात्र नभएर वन्य जन्तु लगायत चाहिँ वनस्पति सबैमा यसले चाहिँ डाइरेक्टली असर गर्ने भएको हुनाले चाहिँ यसलाई कसरी प्रिभेन्ट गर्न सकिन्छ, होइन? त्यो हिसाबले चाहिँ हामीले चाहिँ यसलाई रोकथाम गर्नको लागि पनि एउटा इन्भाइरोमेन्ट, एउटा इको फ्रेन्डली एउटा इन्भाइरोमेन्टलाई पनि बचाउनको लागि पनि हामीले यो कार्यक्रम आयोजना गऱ्यौँ। त्यसै गरी मेन भनेको चाहिँ हामीले यो गुल्मी जिल्ला चाहिँ एउटा पर्यटकीय दृष्टिकोणले एउटा राम्रो सम्भावना बोकेको ठाउँ हो। त्यहाँ चाहिँ कृषि व्यवसायहरू राम्रो फस्टाइरहेको छ, त्यहाँको युवाहरूले चाहिँ त्यही स्वरोजगारीको अवसरहरू सिर्जना गरिराख्नु भएको छ। हामी यहाँ त्यहाँ चाहिँ त्यहाँको स्थानीय उत्पादन उत्पादनहरूलाई पनि हामीले एउटा प्रमोट गर्न खोजेका छौँ र त्यहाँका युवाहरू जति पनि हिजोको दिनमा वैदेशिक रोजगार अथवा प्रशासन गरेर पलायन भइरहनु भएको छ उहाँहरूलाई चाहिँ हामीले रोक्नको लागि एउटा प्रशासनिक क्रमलाई पनि रोक्नको लागि र यो वैदेशिक यात्राको वैदेशिक जो रोजगारीमा जानेहरूलाई चाहिँ निरुत्साहित गर्नको लागि कसरी भन्दाखेरि त हामीले गाउँमा एउटा चाहिँ स्वरोजगारीको अवसरहरू सिर्जना गर्न लागेको छौँ। जस्तै हामीले प्याराग्लाइडिङ गरिरहेको छौँ, हाम्रोमा त्यहाँ चाहिँ गुल्मी भाँचेको मैल डाँडा चाहिँ अहिले प्याराग्लाइडिङको लागि सेफ एभिएसनमा जोनमा पर्न सफल भइसकेको छ। त्यहाँबाट अब हामी निर्वाध रूपमा प्याराग्लाइडिङ पनि गर्न सक्छौँ। युवाहरूले यदि प्याराग्लाइडिङ त्यहाँ चाहिँ सञ्चालन गर्नुभयो र प्याराग्लाइडिङ उडान गर्नुभयो, जस्तै एउटा पाइलट त्यहीँको स्थानीय पाइलट उत्पादन हुनुभयो भने भोलि त्यहाँ उहाँहरूले किन विदेश जानु पऱ्यो, त्यहीँबाट उत्पादन गर्न सक्नुहुन्छ। त्यसै गरी हामीले उहाँहरूलाई चाहिँ होमस्टे प्रवर्तन गर्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने हामीले मानिरहेका छौँ। जस्तै यदि त्यहाँ चाहिँ होमस्टे हामीले एउटा सम्भावना बोकेको एउटा राम्रो ठाउँ हो, यदि हामीले त्यहाँ होमस्टेलाई सञ्चालन गर्न सक्यौँ भने चाहिँ भोलिको दिनमा चाहिँ त्यहाँको युवाहरूले अथवा त्यहाँको स्थानीय जनताले त्यहाँ चाहिँ स्वरोजगारीको अवसरहरू सिर्जना गर्नुहुनेछ, आय आर्जनमा वृद्धि गर्नुहुनेछ। जस्तै अहिले हामी चाहिँ करिब फुटलदेखि 25-50 जनाको हामी साइक्लिङ तथा प्याराग्लाइडिङ टोलीहरू हामी त्यहाँ भाग्दै जाँदैछौँ। त्यस क्रममा चाहिँ हामीले त्यहाँ चाहिँ स्थानीय रूपमा उत्पादन भएका खाद्यान्नहरू जस्तै ढिँडो, आँटो, कोदो, त्यसै गरेर दुध, दही, मकै भट्ट, किलम आदि जस्ता कुराहरू हामीले चाहिँ त्यहाँ कन्ज्युम गर्ने हो, हामीले युटिलाइज गर्छौँ। त्यो हामीले खाए बापत हामीले चाहिँ लिए बापत चाहिँ हामीले त्यो गाउँलेहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ हामी सर्टेन एमाउन्ट चाहिँ हामीले पे गर्छौँ। त्यो भनेको हामीले एउटा चाहिँ एउटा सुरुवात मात्र हो। उहाँहरूले त्यहाँको स्थानीय रूपमा जे उत्पादन गर्नुपर्छ त्यो कुरालाई चाहिँ हामीलाई चाहिँ खुवाइसकेपछि हामीले त्यसलाई कन्ज्युम गरेर एउटा छुट्टै एउटा अर्ग्यानिक खानाको हामीले स्वाद लिन नि पाउँछौँ भने उहाँहरूले चाहिँ एउटा आय आर्जन उहाँको त्यहाँको स्थानीय उत्पादनको युटिलाइज भएर आय आर्जनमा चाहिँ उहाँहरूको वृद्धि हुनेछ। कृष्ण चरित्र घाटु जस्ता नृत्यहरू हामीले अझै त्यहाँ देख्न पाउँछौँ. त्यो त्यो कुराहरूले चाहिँ हामीलाई चाहिँ अझै एट्र्याक्सन गरेको छ र बाहिरी टुरिस्टहरूलाई पनि बाहिरी मान्छेहरूलाई पनि एट्र्याक्सन गर्नेछ. र भोलिको दिनमा चाहिँ भाषा एउटा टुरिज्म, हिजोको दिनमा ऐतिहासिक एउटा धार्मिक सांस्कृतिक महत्त्व बोकेको ठाउँ भोलिको दिनमा चाहिँ टुरिज्म सेन्टर हुनसक्छ है भन्ने हामीले एउटा म्यासेज, सकारात्मक सन्देश दिनको लागि चाहिँ हामीले यो वृहत साइक्लिङ तथा प्याराग्लाइडिङ आयोजना गरेका हुन्छ. प्रेम सर